घरमा भाकी रिसाइरहने हुँदैन न्यू पाउना ते भएर हर्कै सँग थाले माया लाउना मेरा त दुईटा बुढी छन् छन् छन् छन् जेठीलाई माया गरे कान्छी रिसाउने कान्छीलाई माया गरे जेठी रिसाउने यस्ता सक्यारी होला जीवन बिताउने घरमा भाकी रिसाइरहने हुँदैन न्यू पाउना त्यही भएर अर्कैसँग थाले माया लाउना मेरा त दुईटा बुढी छन् जेठीलाई माया गरे कान्छी रिसाउने कान्छीलाई माया गरे जेठी रिसाउने यस्ता सक्यारी होला जीवन बिताउने यस्ता सक्यारी होला जीवन बिताउने जम्मा गर्यो भने बेजे हुन्छ हाम्रो साना साना कुरालाई त मनमै राख्दा राम्रो मेरा त दुईटा बुढी छन् जेठीलाई माया गरे कान्छी रिसाउने कान्छीलाई माया गरे जेठी रिसाउने यस्ता सक्यारी होला जीवन बिताउने यस्ता सक्यारी होला जीवन बिताउने सास्नी भे गरेर भए यताउ कान्छी रिसाउने कान्छीलाई माया गरे जेठी रिसाउने यस्ता सक्यारी होला जीवन बिताउने यस्ता सक्यारी होला जीवन बिताउने देउराली म्युजिक प्रालीको प्रस्तुतिमा सृजना घिमिरे बमबहादुर खड्का र राहुल अधिकारीको संयुक्त लोकदोहोरी प्रस्तुति दुईवटी बुढी सुर शक्ति चन्द्र किरण बेसी लय एमन खनाल शब्द सृजना घिमिरे र बमबहादुर खड्का अरेन्ज एमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक एमन खनाल 9849404 सर्वत्र बजारमा उपलब्ध छ सृजना घिमिरे बमबहादुर खड्का र राहुल अधिकारीको संयुक्त लोकदोहोरी प्रस्तुति दुईओटी बुढी